देखेला सपनीमा चितामा दन्दनी बल्दै थियो। त्यति नै बेला आत्मा पनि संसारबाट चल्दै थियो। देखेला सपनीमा चितामा दन्दनी बल्दै थियो। त्यति नै बेला आत्मा पनि संसारबाट चल्दै थियो। कस्तुरीको बास्ना अत्तर हिमाल मुनिका झरना, कस्तुरीका बास्ना अत्तर हिमाल मुनिका झरना, देख्दा अमूल्य देशको तस्विर हृदय जल्दै थियो। त्यति नै बेला आत्मा पनि संसारबाट चल्दै थियो। डाँफे मुनाल मयूर नाची कोहिलीले कुहु गर्दा, डाँफे मुनाल मयूर नाची कोहिलीले कुहु गर्दा, बल्ल देखेँ अमृतसर जब शरीर गल्दै थियो। त्यति नै बेला आत्मा पनि संसारबाट चल्दै थियो। शिशिरले जब याम छोडी बसन्तले माधुर्य ल्याउँदा, शिशिरले जब याम छोडी बसन्तले माधुर्य ल्याउँदा, जली मेरा यी अङ्ग अङ्ग अस्तुले मुडो छल्दै थियो। त्यति नै बेला आत्मा पनि संसारबाट चल्दै थियो। गुराँसले लाली छरी चमेली लजाइकन फुल्दा, गुराँसले लाली छरी चमेली लजाइकन फुल्दा, आमाले छोरा पुकारेको याद मनमा पल्दै थियो। देखेँ ला सपनीमा चितामा दन्दनी बल्दै थियो। त्यति नै बेला आत्मा पनि संसारबाट चल्दै थियो। बनेपा नयाँ बस्ती काभ्रेबाट गजलकार भरत तिमिल सिन्हा दर्पणले हामीलाई इमेल मार्फत पठाउनु भएको गजल थियो यो। फ्रान्सिस आफ्नो वर्षौँ पुरानो मित्र जेरीलाई भेट्न जाँदै थिए। अस्पतालमा 18 घन्टा लामो शल्यक्रिया, हप्तौँको गहन देखभाल पश्चात जेरी गोलीको टुक्रा अझै शरीरमै लिएर भर्खरै घर फर्केका हुन्। सधैँ राम्रो मुडमा रहने र सकारात्मक सोच राख्ने जेरी एक रेस्टुरेन्ट मालिक हुन् जहाँ कुनै बेला फ्रान्सिस काम गर्थे। सन्चै भनी सोधेमा जेरी जवाफ दिन्थे, यति सन्चो कि यहाँभन्दा सन्चो भएँ भने जुडुवा हुन्छु, मतलब दुई व्यक्ति बराबरको सन्चो। फ्रान्सिसलाई याद छ, उनले जीवनका सबै क्षणमा सबै कुराप्रति सकारात्मक हुन कहाँ सम्भव छ भनी जेरीसँग वादविवाद गरेका थिए। तिनै जेरीले एक दिन बिहान आफ्नो रेस्टुरेन्ट पछाडिको ढोका खुलै छोडेछन्। लुट्न आएका तीन बन्दुकधारी लुटेराहरूले चलाएको गोलीले झन्डै ज्यान गएको कसैले बाँच्छ भनेका थिएनन् रे। फ्रान्सिसले वर्षौँ पछि आज भेट्दा सोधेको पहिलो प्रश्न थियो, सन्चै यति सन्चो कि यहाँभन्दा सन्चो भयो भने म जुडुवा हुन्छु, जेरीले नियमित जवाफ दिए। लुटेराले लुट्दै गर्दा के ख्याल आयो त? पहिलो कुरा त पछाडिको ढोका बन्द गर्नुपर्ने थियो भन्ने लाग्यो। भुइँमा लडिसकेपछि भने मलाई थाहा थियो म सामु दुईवटा मात्र विकल्प छन्, मर्ने वा बाँच्ने। मैले बाँच्नेवाला विकल्प रोजेँ। तिमीलाई डर लागेन? एम्बुलेन्सका मान्छेहरू ठिक थिए, मलाई सबै ठिक हुन्छ भन्दै सम्झाइरहे। तर अस्पतालको आपतकालीन कक्षमा मलाई पुर्याउँदा डाक्टर र नर्सको अनुहारमा व्यक्त भाव देखेर म डराएँ। उनीहरू मलाई एउटा लासलाई जसरी हेरिरहेका थिए, यो मान्छे मरिसकेको छ उनीहरूको अनुहारमा लेखेको थियो। त्यतिखेर मलाई लाग्यो मैले केही गर्नुपर्छ। नर्सले मलाई चिच्याएर सोधिन् मलाई कुनै कुराको एलर्जी छ कि नाइँ भनेर। मैले छ भने डाक्टर र नर्स मेरो उत्तरको प्रतीक्षामा थिए। लामो सास लिएर मैले भने, बन्दुकको गोलीको एलर्जी छ मलाई। त्यति बेला बल्ल डाक्टर र नर्स सबै हाँसे। म बाँच्ने प्रयास गर्दैछु, मृत मान्छेलाई झैँ होइन, म अझै जिउँदैछु भनेर काम गर, यति गोली निकालिदेऊ। आज जेरी बाँच्न सफल भयो, डाक्टरको सिपले मात्रै होइन, जेरीको आफ्नै दृष्टिकोणका कारणले पनि हो। नमस्कार अनि स्वागत छ सम्पूर्ण आदरणीय श्रोताहरूलाई रन्सी मिडियाको साप्ताहिक प्रस्तुति यो साँझ यो सुभाषमा, निर्माता रन्सी र यो प्रस्तोता प्रदीप गिरीको। देशभर विभिन्न रेडियो स्टेसन, इन्टरनेटमा क्यानाडा नेपाल .net लगायतका दर्जनौँ वेबसाइट र ब्लगहरू, अनि आइफोन र एन्ड्रोइड फोनमा क्रमशः नेपाली एफएम र माई नेपाल नामका एप्लिकेसन मार्फत यस कार्यक्रमलाई सुन्न सकिनेछ। यसै श्रृङ्खलाबाट प्रसारण आरम्भ गरिएको चितवनको रेडियो त्रिवेणी 110.6 MHz सुनिरहनुभएका सबै श्रोताहरूमा फेरि पनि स्वागत अभिवादन गर्दै आजको कार्यक्रम अगाडि बढाउँदैछौँ। एउटा साङ्गीतिक कोसेलीबाट, टोकियो जापानबाट श्रोता अनुप थापाको अनुरोधमा रामकृष्ण ढकाल र लता मङ्गेशकरको आवाज। नदी भन्छ बगिरहु, सृष्टि भन्छ चलिरहु, नदी भन्छ बगिरहु, सृष्टि भन्छ चलिरहु, मन त भन्छ सबैसँग माया मोह राखिरहु। बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई परोस् वचनले घोच्न, बरु ओर्सिएरै बस्छु, बिझाउँदिन आँखाहरूमा, बरु आफै उडिदिन्छु। नपरोस् वचनले घोच्न, बरु ओर्सिएरै बस्छु, बिझाउँदिन आँखाहरूमा, बरु आफै उडिदिन्छु। कसैको दुःखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ, सपना त सपना हो, विपनीमा रीति हाल्छ, विपनीमा रीति हाल्छ। बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई भेना र सालीको सम्बन्ध चिसियो, फुल र मालीको सम्बन्ध चिसियो, भेना र सालीको सम्बन्ध चिसियो, फुल र मालीको सम्बन्ध चिसियो। मिलेर बाँझो फुटाएको भए पनि, मिलेर बाँझो फुटाएको भए पनि, हलो र फालीको सम्बन्ध चिसियो, फुल र मालीको सम्बन्ध चिसियो। चुहेर छानो भित्ताहरू नाजुक छन्, चुहेर छानो भित्ताहरू नाजुक छन्, घर र पालीको सम्बन्ध चिसियो, फुल र मालीको सम्बन्ध चिसियो। वासस्थान रित्तियो शिशिर लागेपछि, वासस्थान रित्तियो शिशिर लागेपछि, चरा र डालीको सम्बन्ध चिसियो, फुल र मालीको सम्बन्ध चिसियो। बाल्यकालदेखिको प्रेममा आज, बाल्यकालदेखिको प्रेममा आज, कान्छा र कालीको सम्बन्ध चिसियो, भेना र सालीको सम्बन्ध चिसियो, फुल र मालीको सम्बन्ध चिसियो। खर्जाङ नौ गुल्मी घर भई हाल मुम्बई भारतमा रहनुभएका निश्चल प्रेमी कान्छाले हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com लेखी पठाउनु भएको गजल थियो यो। Do be